बिहोस हुँदिन पनि बिहानै साँझ मेला मोल हल्ल गएँ थिएँ म राति बिहोस भएर मिसिन हालको मिसिनबाट पत्ता भयो तर काठमाडौँ लैजा सकिएन हामीले बचाउन हामीले खान पनि के गरी बच्चा काठमाडौँ वनस्थलीमा रहेको केन्डी अस्पतालले चाहिँ बनाएर रहेछ होइन हजुर तपाईँको गाविसले पनि सिफारिस दिएर रहेछ तपाईँलाई सहयोग सम्बन्धी चन्दा उठाउँदाखेरि केही राम्रै दिएन दिएनन् कहिले सय कहिले पचास कहिले बिस कहिले पन्ध्र दिएनन् दिए छैनन् उसो वनस्थलीबाट बिर अस्पतालमा बिरुबाट वनस्थलीमा पठाइदियो सर नहुने भएर त होला नि मैले यिनीहरूलाई पाल्ने पनि क्यारी हो भन्यो ऋण कति छ पहिलाको अहिलेको घर 3-4 लाख ऋण भइसक्यो पछि जाँदा पनि अब उता दलाललाई 1 लाख दियो 2 महिना जति बस्नु तँ गर्दा 1.5 लाख जति तँ छ अहिले अहिले भन्छन् अरे कसैले त्यसले क्यारी दिन्छ पैसा त्यसको बुढो बिमारी भयो त्यसै पैसा माग्ने क्यारी हो भन्छन् अरे सर उनीहरूलाई मान्छे बचाउनु भन्दा पैसाको पैसाको बिरालो छ होइन सर बचाउनुलाई भनेर मैले ऋण खोज्दै औषधि गर्दै गरेँ मैले सकिनँ त्यही पनि अझै पाए पार सकिन् त के भन्ने आशा त सकर सर हे विदेश पठाउने दलालहरू तिमीहरूले यस्ता गरिबहरूको पैसा नखाऊ बरु तिम्रो बाबुआमाको रगत खाऊ खान्छौ भने मलाई त्यही भन्न मन लाग्यो जसको घरमा खाने खर्च छैन जसको घरमा बास छैन जसको आफ्नै जमिन छैन त्यस्तालाई ललाई फकाई अनि प्रलोभन देखाएर यसरी दलाली नगर यस्तो दलाली गर्नुभन्दा बरु मागेर बस सडकमा तिमीहरूलाई भिख दिन्छौ हामी 2-4 सयका दरले आज यस्ता परिवारको आँखामा आँसु चुहाउने गराएर तिमीहरूलाई ठग्नु पर्ने तिमीहरूले त्यो पेसा गर्नुभन्दा बरु अरू नै कुनै पेसा गर आऊ यहाँ आएर हेर तब थाहा पाउने छौ गरिबीको पीडा विदेश जान रहरले जाँदैन मान्छे केही गरुला भनेर जान्छ आऊ यस झुपडीभित्र आएर हेर यिनीहरूको रोदन सुन तब मात्र तिमीहरूले थाहा पाउने छौ सुनिहाल्यौ कस्तो हुन्छ पीडा तिमीहरूले यति बेला नयाँ वर्ष मनाइरहेका होला चैती दशमी मनाएका होला खसी काटेर बिएर हुस्कीमा रमेर तर यो परिवारले आज खाना पाएको छैन यस्तालाई मार्ने तिमीहरूलाई गतिलो हुँदैन तिमीहरूलाई एक दिन तिनको आँसुले अवश्य पोल्नेछ गरिबको देखिन्छ कति बेहाल पसिना हाम्रो सङ्गाली अनेक भन्छन् महल महल मुनि गरिबको देखिन्छ कति बेहाल महलकै मालिक डटेर शासन गर्छन् गरिबलाई बन्दुकको नाला सोझाई दबाउँछन् निर्धार दुखीलाई गरिब जनता किसान काम गर्ने सारा जामीले मिलेर शोषक हटाऊ देशका सबै हामीले तपाईँको श्रीमान त यस्तो अवस्थामा हुनुहुँदैछ तपाईँलाई अरूभन्दा पनि छरछरी पाल्ने कसरी सर स्कुलमा पनि धेरै यिनीहरूलाई पढाउने ओर्ने के गरेर यो बाबुले मैले त टक्सर एसएलसी दिएर 9 पास 12 पास गर्न जाने हो भन्दो यसको पनि त्यत्तिकै भयो कमसे कम श्रीमान बाँच्न नसके पनि पुरानो ऋण तिर्न सक्थे कि यो बास आफ्नै बनाउन सक्थे कि भन्ने हो मलाई त सर त्यही छ अब ऋण आफ्नो बनाउन सक्नु भए त बचाउन सक्नु भए त्यही ठुलो थियो यदि नसके पनि ऋण तिर्न पाए ऋणमा मलाई त्यति भनिसकेछन् सर मैले ऋण तिर्न यिनीहरूलाई साँझ बिहान खुवाउन सक्नु भए हुन्थ्यो भन्ने छ यो बर्खा बस्दा पनि कतै जाडो हुन्छ मोटर बाटोको छेउमै बर्खामा त पानी भरिन्छ पानी भरिन्छ ऊ यहाँबाट पनि झर्छ पानी झर्छ हजुर यहाँ बिचबाट पनि झर्छ पानी त्यही यो लगाएको यो लगाएर नि भएन झर्छ पानी त्यही पनि निर्वाह गर 2 वर्षलाई गर किनमलाई भन्नु थियो कोही जग्गा हेर पनि भन्नु थियो त्यहाँ म हेरिन्छु धन्न कोही त कुरो गर त्यहाँ फेरि भोइसो किन्न होला भनेर गरिनँ त्यहाँबाट पछि बिमारी भयो भनेर आउनुभयो बिमारी भएको हामीलाई थाहा पनि भएन 15 दिन जति भयो बिहिबार थाहा भएको हामीलाई बिमार त भन्नुहुन्थ्यो प्रेसर ग्यास्ट्रिक भन्नुहुन्थ्यो त्यसैको औषधि कति गरेँ मैले छोराहरूलाई बिल दिने अन्त 5,000 खोजेर ल्याएको नि बुटोल गएर औषधि ल्याउनु त भएन फेरि बिहोस भएर मिसिन हालेर ल्याइयो त्यहाँबाट काठमाडौँ ल्याइयो काठमाडौँबाट पनि भएन सर यता र उता गराइदियो अब हाल जान्न सकेन किन गरा यिनीहरूलाई हुर्काउने पढाउने कि यार योलाई भन्ने हुन्छ सुना म 27 वर्ष कि भए साउना पुग्ने 27 वर्ष के काम गर्न जानुहुन्छ तपाईँ म त मोल फाल्ने दाउरा बोक्ने खर काट्ने मेलाको सिजन चाहिँ हुन्छ कसैले मिलमा एक खेप धान ल्याइदियो भने धान ल्याइदिने घाँस ल्याइदियो भने घाँस ल्याइदिने गर्थेँ मैले कसैले त्यस्तै गरेर मैले गरिरहेथेँ घर घर दुःख गरौँ एकछिन घर मल गरम लाइले भएन मिलमा जाने यता तता घाँस ल्याइदिने गरिरहन्थे एक खेप घर ल्याइदिनु जाने एक खेप दाउरा ल्याइदिनु जाने गर्थेँ मैले अहिले त श्रीमानलाई रुगेर बस्नुपर्ने अवस्था छ रुगेर बस्ने अवस्था छ मलाई त यो बिमार थाहा भएपछि न खानु न निद के उजो छैन मैले खाना राम्ररी खाएन छु अरे कसरी सहयोग गर्न चाहनुभयो भने तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न 98475743353 फेरि भनिदिनुहोस् 98475743353 मेरो नम्बर हस् बिरबाजुजी कमाउँछु भनेर विदेश जानुभयो तर केही भएन है विदेश जान्छु भने चाहिँ भएन जान्छु भने भएन अघि त दलालले पैसा खाइदियो पहिले जान्छु भन्दाखेरि काठमाडौँ गएर दलालले पैसा खाइदियो दोस्रो पटक पठायो त्यति बेला पनि गएर गए जस्तो भएन हेर्दा हेर्दै डुब्न लागेको मै दुखीको ढुङ्गा देउता पनि ढुङ्गै रहेछन् मान्छे पनि ढुङ्गा देउता पनि ढुङ्गै रहेछन् मान्छे पनि ढुङ्गा गराउन जाउँ भने पनि छैन घर पनि छैन मेरो घर पनि छैन मेरो गाउँ पनि छैन दुखियाको के भनु खै नाउँ पनि छैन घर पनि छैन मेरो घर पनि छैन मेरो गाउँ पनि छैन दुखियाको के भनु खै उहाँ बोल्न सक्नु भएन कृपया बल्टक्सर चारका यी बिरबहादुर विश्वकर्माको परिवारको यो बिचल्लीको कथा सुन्नुहुने जो कहिले सहयोग गरिदिनु होला भन्दै यो परिवारको यो बिचल्लीको कथा यही बिट मार्न चाहन्छु है त बहिनी तर दुःखको कुरा मैले त्यो परिवारको बिचल्लीको यो स्थलगत रिपोर्ट लिएर फर्केपछि उनै बिरबहादुर विश्वकर्माको निधन भएको कुरा बल्टक्सरका पूर्व गाविस उपाध्यक्ष चन्द्रबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ अहिले त्यो परिवारको थप बिचल्ली भएको छ ऋण कति छ पहिलाको अहिलेको गर्दा 3-4 लाख ऋण भइसक्यो आफ्नो त भन्ने उया पाथियो पाथियो खोदेला अरती उपादे सोचेको भयो आपोरो सोचेको भयो आपोरो आभागे मेरो पुर्पोरो आभागे मेरो पुर्पोरो विदेश जान्छु भनेर भएन, पाउनु जान्छु भनेर भएन, अलिकति दलालले पैसा खाइदियो। विदेश जान्छु भने चाहिँ भएन, पाउनु जान्छु भने भएन, अलिकति दलालले पैसा खाइदियो। सिम सिम पानी बर्खाइमा, सिम सिम पानी बर्खाइमा, छैन अजम्बर कोही पानी, छैन अजम्बर कोही पानी, मर्नै पर्छ कुनै दिनले भेटौँ स्वर्गैमा, मर्नै पर्छ कुनै दिनले भेटौँ स्वर्गैमा। अब बिदा माग्नु पूर्व उचित सुझाव सल्लाह र प्रतिक्रियाका लागि मेरो मोबाइल नम्बर 9857061530 सम्पर्क राख्नुहोला भन्दै र तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी शङ्कर भूषाललाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।